আলহামদুলিল্লাহ রব্বিল আলামিন ওয়াসসালাতু ওয়াসসালামু আলা নাবিয়িনা মুহাম্মদ ওয়া আলা আলিহি ওয়া সাহবিহি আজমাইন। আসসালামু আলাইকুম ওয়া রাহমাতুল্লাহি ওয়া বারাকাতুহু। আদরণীয় দর্শক বিন, আজ আমা আল্লাহ কো নবী সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম কো এউটা হাদিস হো, তিসকো টপিক অত্যাচার হারাম র বর্জিত ছ। অত্যাচার র হারাম को बारे में म एउटा हदीस बयान गर्न गइरहेछु र अल्लाहसित दुआ गर्दछु कि अल्लाह तालाले मेरा यी दुई कुरालाई स्वीकार गरुन्। प्यारा दर्शकहरु, अबु जर गिफारी रदियल्लाहु अन्हु द्वारा वर्णन छ कि नबी सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो रब अज्ज वजल द्वारा बयान गर्नुभयो। उहाँको कथन छ, हे मेरा भक्तहरु, मैले अत्याचारलाई आफू माथि हराम र वर्जित गरेको छु र त्यसलाई तिमीहरू माथि र तिमीहरू बीच पनि हराम गरेको छु। तिमीहरू एक अर्का माथि अत्याचार नगर। मेरा भक्तहरू हो, तिमी सबै बाटो बिराएका छौ, तर त्यो व्यक्ति जसलाई मैले बाटो देखाए तथा तिमी मसित मार्गदर्शन माग, म तिमीहरूलाई अवश्य मार्गदर्शन दिन्छु। हे मेरा भक्तहरू, तिमीहरू भोका छौ, त्यो बाहेक जसलाई मैले खाना खुवाएँ तसर्थ मसित खाना माग, म तिमीहरूलाई खुवाउँछु। हे मेरा भक्तहरू, तिमीहरू सबै नाङ्गा छौ, ती बाहेक जसलाई मैले लुगा दिए त्यसैले मबाट लुगा माग, म तिमीहरूलाई लुगा लगाइदिन्छु। हे मेरा भक्तहरू, तिमीहरू दिन राति गलती र पाप गरिराख्छौ, म तिमीहरूका पापहरू क्षमा गर्छु, तसर्थ मसित क्षमा माग। हे मेरा भक्तहरू हो, तिमीहरू कहिल्यै नोक्सान पुर्याउने स्थितिमा हुन सक्दैनौ कि मलाई नोक्सान पुर्याऊ, र तिमीहरू कहिल्यै लाभ पुर्याउने स्थितिमा पनि हुन सक्दैनौ कि मलाई फाइदा पुर्याऊ। हे मेरा भक्तहरू, यदि तिमीहरूका अगाडि र पछाडि सम्पूर्ण मानिस र जिन मिलेर सबभन्दा धेरै असल र परहेजगार व्यक्ति जस्तो मनको भए भने पनि यी कुराहरू मेरो राजपाटमा केही बढावा दिन सक्दैनन्। हे मेरा भक्तहरू, यदि तिमीहरूका अगाडि र पछाडि सम्पूर्ण मानिस र जिन मिलेर सबभन्दा धेरै बदमास मानिस जस्तो मनको भए भने पनि यी कुराले मेरो राजपाट र बादशाहीमा कुनै कमी पार्न सक्दैनन्। हे मेरा भक्तहरू हो, यदि तिमीहरूका अगाडि र पछाडि सम्पूर्ण मानिस र जिन सबै एउटा मैदानमा उभिएर मसित आफ्ना परियोजनाहरूका माग गरेर मैले सबैको आवश्यकतालाई पुरा गरिदिए भने मेरो कोषागारमा यति पनि कमी हुन सक्दैन जुन समुद्रको पानीमा एउटा सुई हालेर निकालेपछि त्यसको पानीमा कमी आउँछ। हे मेरा भक्तहरू, यी तिमीहरूका कर्महरू नै हुन् जुन म तिमीहरूका लागि गनेर राख्छु, पछि यसको तिमीहरूलाई पुरा पुरा बदला प्रदान गर्नेछु। अत जुन मानिस भलाई पाउँछ भने उसले आफ्नो रबको प्रशंसा वर्णन गर्नुपर्दछ, र जसले नराम्रो बदला भेटियो भने उसले मात्र स्वयं आफ्नो तिरस्कार गर्नु पर्दछ मुस्लिम। प्यारा साथीहरू, यी दुई कुरालाई अल्लाह तआलाले स्वीकार गरुन्। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु।